वैशाख शनि बार कति मरे कति घाइते भन्दै घर घर सिन्धु पाल्छु गोर्खा बारमा केन्द्र बिन्दु पारी हजारौँलाई घाइते पारी हजारौँलाई मारी चालो आयो पानी भन्दै नपाउँदै ज्यान गयो आयो बारी भुइँचालो आयो पानी भन्दै नपाउँदै ज्यान गयो बग्यो बारी रगतको खोला रगतको खोलानी के रहेछ यो मान्छेको छोलानी के रहेछ यो मान्छेको छोलानी सम्पदानी भत्किएर गए करोडपतिहरू पनि कर्णघाटको भए नेपाललाई चिनाउने तरहरातियो त्यही नि पापी भुइँचालोले पुरै भत्काइदियो गजुरा त्यसै सोखमा डुब्या छ हजुरा धराको रहेन गजुरा त्यसै सोखमा डुब्या छ हजुरा त्यो रात सुन्दरता थियो मठ मन्दिर सुन्दरता थियो मठ मन्दिर दरबारनी भत्कियो मठ मन्दिर दरबारनी भत्कियो पनि चर्किएको भित्तो राम्रो होला भन्ने गर्थे वैशाखको महिना सधैँ मान्छे कोही का हात कोही को खुट्टा छैन पाइन भरे पानी नि खान कति गाह्रो पानी नि खान कति गाह्रो भोला सास जान भूकम्पले लाइने मान्छे बस्न बनाएका ठुला ठुला घर मसान घाट चाहिँ भयो आज बस्न लाउँछ डर कहाँ छ होला सुरक्षित बस्ने ठाउँ बस्ने ठाउँ पुकार घरभित्र पस्ने ठाउँ सत्य कुरो नबोली भइन त्यसै रोयो नरोको कोही छैन सत्य कुरो नबोली भइन त्यसै रोयो कर्मचारी पत्रकारले पनि दुःख पर्दा सहयोग गरे भोकि खान भने म पनि त पीडितै बने किन यस्तो गीत गायो न भने म पनि त पीडितै पाने किन यस्तो गीत गायो न भने म पनि त पीडितै पाने किन यस्तो गीत गायो न भने म पनि त पीडितै पाने